छोट नै भयो गरै नेपालमा बस्न गरिबी छ धेरै खाडीको चरको घाममा आँसु झर्छ सारी खाडीको चरको घाममा आँसु झर्छ सारी Thank you. देशको नुन पानी छुट नै भयो गारी नेपालमा बस्न घाममा आँसु झर्छ।